काटिसकेको छु चाइपर बनाई खुद्रा पैसा साटिसकेको छु कान्छो पनि जहाज चढ्छ विदेशबाट आज घरमै आइपुग्छौ आमा सप्तमीको साँझ यसपालीको दसैँ राति हार घरमै पहाडतिर बाबा मधेसमा दिदी तिमीहरू पनि टाढा टाढा भए, भन्दा भन्जी हुर्काइसके घर भए भए यस पालीको दसैँ र तिहार घरमै गई सबै खुसी मनाउने भयो।